राजा छु तिमीलाई एक सारो लाखौं सयमा जानु छ मारी दुई दिन पानी बाँचौमा कसरी सानो तिम्रो मायामा पागल भए Thank you. उड्दैछु म खरानी भनेर सन्देश दिए जाँदैछु भनेर सानो तिम्रो मायामा पागल भए म तिम्रै तस्बिर यो दिलमा सजाछु तिमी नै एक सानो खरानी भनेर सन्देश दिए जाँदैछु भनेर सानो तिम्रो मायामा पागल भए म तिम्रै तस्बिर यो दिलमा सजाछु तिमी नै एक सानो लाखौं सयमा तिमी नै एक सानो लाखौं सयमा।